सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। दुई चार दिनको बन्दकी भनेको आउँछ र जान्छ पिरती भनेको दुई चार दिनको बन्दकी भनेको आउँछ र जान्छ पिरती भनेको न पढेर बुझे न परेर बुझे न पढेर बुझे न परेर बुझे दुई चार दिनको बन्दकी भनेको आउँछ र जान्छ पिरती भनेको न पढेर बुझे न परेर बुझे के रहेछ कुन्नी जिन्दगी भनेको के रहेछ कुन्नी जिन्दगी भनेको आगोको र जीवन आगैको ताप जीवन जन्म र मृत्यु बीचको खै कुन्नी के रहेछ यो जिन्दगी भनेको बुढामा बुवाले बजारबाट ल्याइदिएको ठूलो वर्णमाला पढेदेखि सुरु भएको पढ्ने यात्रा आज झनै बेग हानेर अघि बढिरहेको छ। यहाँसम्म आइपुग्दा मैले धेरै किताबहरू पढेँ, धेरै मान्छेहरूसँग सङ्गत गरेँ, धेरै ठाउँहरू घुमेँ अनि धेरै मान्छेहरूलाई सुने पनि, तर मैले जिन्दगी भनेको के हो भन्ने अझै पनि ठम्याउन सकिनँ। सानोमा आमाले टाउकोमा ठुङ हान्दिन खोज्दा दौडिएदेखि आजसम्म दौडिरहेछु जिन्दगीमा। हिजो र आज दौडिनुको अर्थ फरक छ। हिजो आमाबाट भाग्नका लागि दौडिन्थे, म आज आफूलाई अझै अगाडि पुर्याउनका लागि दौडिन्छु। आखिर दौडिनु भनेको भाग्नु मात्रै पनि त होइन, कहीँ पुग्न हतारिनु पनि त हो। यसर्थमा अलि बढी नै हतारिरहेछु जस्तो लाग्दैछ अचेल आफूलाई। हुन त कोलम्बियाली लेखक ग्राबियल गार्सिया मार्केजले भनेका छन्, मान्छेले जे बाँच्यो त्यो जीवन होइन, बरु यसबारे अरूलाई के बताइन्छ कसरी बताइन्छ भन्ने चाहिँ जीवन हो। तर कसैलाई बताउनका लागि पनि जीवन त बाँच्नु पर्यो नि भन्ने लाग्छ मलाई। जीवन बाँच्ने क्रममा यताबाट उता उताबाट यता भौतारिरहेछु म। खै के सुर चलेर हो, म केही दिन अघि एका बिहानै पशुपतिमा पुगेँ। बागमतीले छुट्याएको वारीपट्टि एउटा लास जल्दै थियो। म ठिक पारीपट्टि खुड्किलोमा बसेर एकहोरो हेरिरहेँ। अघि भर्खरसम्मको एउटा शरीर धुवा बनेर आकाशिँदै थियो, थाहा छैन कहाँ पुग्नु थियो त्यसलाई। सोचे यो दौड धुपले मान्छेलाई मरेपछि पनि धुवा बनाएर दौडाउँदो रहेछ सायद। मैले धेरै वर्ष पहिले एउटा मिनी बसको भित्रपट्टिको भित्तामा पढेको हो। दुनियाँमै आकर सब कुछ खमाया, क्या हिरे क्या मोती, मगर याद राखो यारो, कफन में जेब नहीं होती। यसको नेपाली अनुवाद यही हो कि यो संसारमा आएर जति सुकै सम्पत्ति कमाए पनि जोडे पनि आखिर मरेर जाँदा कात्रोमा गोजी हुँदैन ती सँगै लिएर जानलाई। यदि यसो हो भने फेरि यो लुछा छुडी यो भागदौड किन त? किन आफू अघि जान अर्कोलाई पछाडि तान्नै पर्ने विकृत मानसिकता? मैले यी प्रश्नहरूको जवाब फेला पार्न जति प्रयत्न गरे, जति जति अनेकन ठाउँमा चाहे झनै अरू पनि प्रश्नहरू थपिँदै गए, प्रश्नमाथि प्रश्नका खातहरू लाग्दै गए, मैले जवाब कहिले पनि भेटाउनै सकिन। अचेल तिनै प्रश्नहरूको चाङ बोकेर हर साँस एक निन्द्रा निदाउनका लागि म आफ्नो डेरामा फर्किन्छु। जब मनमा अनेकन कुराहरू खेलाउँदा खेलाउँदै घडीले रातको ठिक 12 बजाउँछ, म भित्तामा तुर्लुङ्ग झुन्डिरहेको त्यो भित्ते घडीभित्रको तीनवटा काँटाहरूलाई हेर्छु। तिनीहरू एकै ठाउँमा खप्टिएर एकसाथ आत्महत्या गर्न लागे झैं लाग्छ मलाई। तत्कालै फेरि छुट्टिएर अगाडि बढ्छन् तिनीहरू। म सोच्छु यी पनि एक खाले दौडमा छन्, एक फनको मारेर त्यही आइपुग्नु पर्ने बाध्यता सम्झिएर पनि फनको मारिरहेका घडीका सुईहरूले मलाई खिस्याझै गरी भन्छन्, नाथे थाक्नु हुँदैन, अघि बढिरहनुपर्छ सधैँ। अनि म बुझक्कड भएको अभिनयका साथ हरेक दिनका बिट मार्ने गर्छु। पाइला पाइलामा छलेको हुन्छ आशाको दियो चाहिँ बलेको हुन्छ, पाइला पाइलामा छलेको हुन्छ आशाको दियो चाहिँ बलेको हुन्छ, जति दौड्यौं जहाँ पुग्नलाई जिन्दगी बिस्तारै चलेको हुन्छ, जिन्दगी बिस्तारै चलेको हुन्छ। तानिन्छ धकेलिन्छ जस्तै गरे पनि, न तानिन्छ धकेलिन्छ जस्तै गरे पनि, जस्तै गरे भोगाईहरूको सम्मिश्रण होला जिन्दगी भनेको सायद। जसले जे अनुभव गर्छ उसले त्यस्तै सुनाइदिन्छ यसको परिभाषा। ओसोले भनेका छन्, जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नु पर्दछ, जीवनको खोजी गर्नु एउटा कला हो। मैले पनि धेरै खोजेँ जीवनलाई, कहाँ कहाँ खोजिन र मैले। बरु यसो चाहिँ हुन सक्छ कि बाहिर बाहिर खोजे हिँड्दा आफै भित्र चाहिँ निहाल्न भुले मैले। हो यसो चाहिँ हुन सक्छ, त्यसो त यसो नहुन पनि सक्छ, हुन पनि सक्छ। एक दिन म जीवन के होला है भन्ने कुराहरू मनमा खेलाएर हिँडिरहँदा एउटा खोलाको छेउमा पुगेँ। खोलाको किनारमा पुगेर एउटा अलि ठुलो ढुङ्गामाथि चढेँ र तल पानीमा हेरिरहेँ। खोला बगिरहेथ्यो तर त्यो खोलाले मेरो छाया बगाउन सकेन, केवल पानी हल्लिरह्यो मात्रै, मेरो छाया पनि पानीसँगै हल्लिदियो मात्रै, बगेर गएन त्यो। मलाई लाग्यो जीवन भनेकै पानी र छाया बीचको लडाईँ पनि त होला, लाख प्रयत्न गरे पनि छाया हल्लिन्छ मात्रै बगेर जाँदैन, जीवन पनि बाँचिन्छ मात्रै भनेर सकिँदैन कसैलाई। जीवनमा कति कुराहरू यस्ता हुन्छन् जसमा कहिले पूर्ण विराम लाग्दैन, जस्तै कसैको याद, त्यसमा सधैँ अल्प विराम मात्रै लागिरहन्छ, कहिले लाग्दैन पूर्ण विराम, त्यो सधैँ आइरहन्छ, कहिले रोकिँदैन त्यो आउने क्रम। जीवनमा धेरै पाइलाहरू हिँडिएछ यहाँसम्म आइपुग्दा, पहिले पहिलेका केही दिनहरू सम्झिँदा केही खल्लो पनि लाग्छ। सम्पादन गरेपछि पुस्तक राम्रो बन्छ, चलचित्र राम्रो बन्छ, तर जिन्दगी चाहिँ सम्पादन गर्ने नमिल्ने भएर पो हो कि खेसरा जस्तो मात्रै भइरहन्छ सधैँ। मदिरा असली साम्यवादी हो, जुनसुकै विचारधाराका जुनसुकै वर्गका मानिसले खाए पनि लागिहाल्छ यो। यो मदिरा जति पियो उति लाग्दै जान्छ, तर जिन्दगी चाहिँ जति बाँचियो त्यति झन्झन बाँच्न नजाने जस्तो मात्रै लागिरहन्छ। किन यस्तो महसुस भइरहन्छ होला जिन्दगीभर? किन हुन्छ होला यस्तो? यो त्यो प्रश्न हो जुन मनमा गाँठो परेर बसेको छ मेरो, त्यही पनि सुर्किने बिनाको गाँठो, बेसरी कसिएर बसेको छ, जति दाँत केटे पनि फुकाउनै नसकिने गरी। लिङ्गो भाँचिँदा त्यसमा बेरिएको बोडीको बेलोले पनि भाँचिनुपर्छ, यही हो यथार्थ। व्यक्ति सकिँदा जीवन पनि स्वतः सकिन्छ, न त हरेक बोडीको बेलोले आफैभित्र एउटा सपुवाको रुख उमार्न सक्छ, न त जीवनले व्यक्तिसँग अलग्गिएर आफ्नो अस्तित्व जोगाउन नै। जीवन त कठोर भन्दा कठोर, शिक्षक भन्दा पनि कठोर हुँदो रहेछ। शिक्षकले पहिला पाठ पढाउँछ अनि मात्र जाँच लिन्छ, जीवनले पहिला जाँच लिएर अनि मात्रै पाठ पढाउँदो रहेछ। जब मलाई लाग्छ कि मैले जीवनमा मित्र होइन परिचितहरू मात्रै कमाएको रहेछु भन्ने, तब मलाई जिन्दगीप्रति नै खेद प्रकट गर्न मन लाग्छ। साहित्यकार शंकर लामिछाने भन्थे, जीवन एकहोरो रेखामा होइन प्याज झैं पत्र पत्रमा विभाजित छ। सायद यस्तै भइदियो मेरो पनि, पत्र पत्रमा विभाजित एउटा जिन्दगी। यता हेर्छु उता हेर्छु अध्ययारो भए जस्तो लाग्छ, यता हेर्छु उता हेर्छु अध्ययारो भए जस्तो लाग्छ, अध्ययारो नै अचेल मलाई प्यारो भए जस्तो लाग्छ। यता हेर्छु उता हेर्छु अध्ययारो भए जस्तो लाग्छ, अध्ययारो नै अचेल मलाई प्यारो भए जस्तो लाग्छ। थाकेको त छैन अझै अनि थाक्ने छैन पनि, तर हिजो आज यात्रा गाह्रो भए जस्तो लाग्छ, तर हिजो आज यात्रा गाह्रो भए जस्तो लाग्छ। राम्रो सोच्छु नराम्रै छ, हातै पनि घाता जस्तो, राम्रो सोच्छु नराम्रै छ, हातै पनि घाता जस्तो, राम्रो सोच्छु नराम्रै छ, हातै पनि घाता जस्तो, हातै पनि घाता जस्तो। पाप चिन्नी सतीको श्राप जे पानी बगे बनेर बग्छ जीवन आगो बनेर जल्छ, पानी बनेर बग्छ जीवन आगो बनेर जल्छ, कहिले दिन त कहिले फेरि रात बनेर ढल्छ। पानी बनेर बग्छ जीवन आगो बनेर जल्छ, कहिले दिन त कहिले फेरि रात बनेर ढल्छ। बाटामा भेटिनेहरू बाटैमा छुटे पनि अघि बढिरहन्छ यो यसै गरी चल्छ, अघि बढिरहन्छ यो यसै गरी चल्छ। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टी यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। खुसी थोरै आँसु धेरै पीर छ आज पनि, पारी उषा वारी महावीर छ आज पनि। जीवनसँग धेरै नजिकको एउटा रेडियो कार्यक्रम बहकिने मन। घर देशमा हुने तपाईँ, परदेशमा हुने तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। झन्झन चिसिँदै गइरहेको यो रातमा आज फेरि तपाईँको मनको दैलो ढकढक्याउन टुप्लुक्क आइपुगे सारथी उषा केसीसँगै। आँसु दिएर आउँछु, आँसु पिएर आउँछु, भौतारिन्छु यात्रा बीच छटपटिएर आउँछु। तपाईँ भन्नुहुन्छ सधैँ बहकायो महावीरले, बहकाउन सधैँ साथमा उषा लिएर आउँछु। नमस्कार, सुस्वागतम। आज फेरि एकपटक यो मन ओछ्याएर त्यो मनलाई स्वागत। सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको रेडियो कार्यक्रम बहकिने मन रेडियो माडी चितवनको उत्पादन हो। यो कार्यक्रमको अर्को एउटा नयाँ श्रृङ्खला 126 श्रृङ्खलामा उपस्थित भएका छौँ र तपाईँसँग आज पनि केही कुराहरू गर्नु छ, केही बातहरू मार्नु छ, तपाईँका 6 मुक्तकहरू पनि सुनाउनु छ। आज लिएर आउने विषयमा तपाईँको विचार पनि बुझ्नु छ, तपाईँको मुक्तक पनि सुन्नु छ। तिहार नजिकिँदै गर्दाखेरि घरको छेउछाउमा सयपत्री मखमली फुलिरहँदा, त्यो मौसमले पनि तिहार आउन लागेको त्यो जनाइरहँदा, रातहरू अँध्यारो भइरहँदा, चिसिरहँदाखेरि, अनि दिदीबहिनीहरू दाजुभाइको पर्खाइमा बसिरहँदा, दाजुभाइहरू दिदीबहिनीको पर्खाइमा बसिरहँदा, बहकिने मनको अर्को एउटा नयाँ श्रृङ्खला रचनाको लागि आइपुग्यौँ। तिहारको केही कुराहरू मुखैले गरौँला आज, तर आजको विषय तिहारसँग सम्बन्धित भने छैन। आज जीवनको विषयमा केही बुझ्न मन लागेको छ मलाई। बहकिँदा बहकिँदै कहिले मनहरू कुन ठाउँमा पुग्छन्, कहिले कुन ठाउँमा पुग्छन्, कहिले आफै उभिएको धरातल पनि साँघुरो लाग्छ, कहिले निकै निकै साँघुरा गल्लीहरू पनि फराकिलो लाग्छ। कहिले आकाश साँघुरो लाग्न सक्छ, कहिले आफ्नै पाइला पनि फराकिलो लाग्न सक्छ, पाइलाका पदचापहरू पनि भनौँ अझ। मन यसै गरी बहकिँदै बहकिँदै गइरहँदा कहिले कुन विषयमा अड्किन्छौँ हामी, कहिले कुन विषयमा अड्किन्छौँ। समग्रमा प्रेमसँग सम्बन्धित विषयमा हामी केन्द्रित हुन्छौँ। प्रेम र जीवन सँगसँगै, जस्तो जीवन नरहे प्रेम कहाँ रहन्छ भन्न पाउने त्यो अवसरमा आज हामी जीवनको कुरा गर्न खोजिरहेका छौँ। 01-5260-682 यो नम्बर खुला गरेका छौँ अब चाहिँ। 01-5260-682 जीवन के हो, के होला? तपाईँले भन्नुभएको जवाफ, मैले भन्नुभएको जवाफ ठिक त्यही हो जीवन भनेर हामी भन्न सक्दैनौँ। त्यसैले जीवन के हो जस्तो लाग्छ आफूलाई, आफ्नो विचार राखौँ। आज जीवनसँग अलि नजिकबाट आजको श्रृङ्खला रचौँ भन्ने लाग्यो मलाई। त्यसैले पनि 01-5260-682 यो नम्बर खुला गरेँ। जीवन के हो भन्ने विषयमा तपाईँको विचार बुझ्न अनि आफ्ना केही कुराहरू पनि सुनाउन, तपाईँसँग सोध्न पनि केही यस्तै यस्तै गर्छौँ कार्यक्रम बहकिने मनमा, र बहकिँदै बहकिँदै अघि बढ्छौँ। साताको 6 पनि छन् मसँग। मान्दैछ जीवनदेखि हार मान्दैछ, र त दिलले सबै कुरा बेकार मान्दैछ। सोबिना अधिकारी मुचोक 6 मित्रको मुक्तक हो यो, साताको 6 अन्तर्गतको पहिलो। मान्दैछ जीवनदेखि हार मान्दैछ, र त दिलले सबै कुरा बेकार मान्दैछ। खै कहाँ समेटौँ घाम जुनको अनुभव, यी आँखाले हर बखत असार मान्दैछ, यी आँखाले हर बखत असार मान्दैछ। अरू 5 मुक्तकहरू पनि बाँकी छन् मसँग। टेलिभिजन कार्यक्रम दिशानिर्देशका प्रस्तोता विजय कुमारले एकपटक आध्यात्मिक गुरु रविशंकरसँग सोधेछन्, जीवन के हो गुरुजी? गुरुले भनेछन्, मनुष्यको मनमा यो प्रश्न उठ्नु नै महत्त्वपूर्ण कुरा हो। जसको मनमा यो जिज्ञासा उठ्यो, उसको मस्तिष्क विकसित हुँदै गरेको प्रमाण हो यो प्रश्न। यो प्रश्नले मानिसलाई जिज्ञासु बनाउँछ, र हरेक जिज्ञासुले आआफ्नै तरिकाबाट अगाडि बढेर यस प्रश्नको उत्तर हासिल गर्न सक्छ। उनले फेरि सोधेछन्, शब्दबाट यसको उत्तर दिन सकिन्छ? जसलाई उत्तर थाहा छ, उसले शब्दद्वारा यो प्रश्नको उत्तर दिने छैन। जसले शब्दबाट उत्तर दिन्छ, उसलाई थाहा छैन भन्ने बुझ्नु। आध्यात्मिक गुरु रविशंकरले यसै भनेका थिए। तर आज म भने के हो त जीवन भनेको, के लाग्छ तपाईँलाई भन्ने माने तपाईँको त्यो जवाफ, तपाईँको जवाफ भन्दा नि तपाईँको मनको कुरा के छ त्यो बुझ्न खोजिरहेको छु। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु पहिला। हेलो हेलो गाइस हजुर नमस्कार कहाँबाट को बोल्नु हुँदैछ म देखि हिरा तपाईँको एकदमै आवाज रोकिएर आयो एकपटक फेरि भन्नुहोस् त कहाँबाट को बोल्दै हुनुहुन्छ बैतडीबाट भनेको चाहिँ बुझेँ मैले तपाईँको फोनमा केही समस्या थियो त्यसरी काटियो आओ सुख दुःख आलो पालो गर्दै जाउँ जहाँसम्म पुगिन्छ हातेमालो गर्दै जाउँ आओ सुख दुःख आलो पालो गर्दै जाउँ जहाँसम्म पुगिन्छ हातेमालो गर्दै जाउँ थाहा छैन कहाँ पुगेर सकिन्छ जिन्दगी यात्रा रहन्जेल उकालो ओह्रालो गर्दै जाउँ यात्रा रहन्जेल उकालो ओह्रालो गर्दै जाउँ इन्धन डिबी भण्डारी गुल्मी हाल रेगिस्तान मरुभूमिमा हुनुहुन्छ उहाँको मुक्त मैले वाचन गरेँ बहकिनी मनको फेसबुक पेज www.facebook.com/बहकिनीमन तपाईँले आफ्नो फेसबुक एकाउन्टमा चाहिँ सर्च गर्दा BAHAKIN AMAN बहकिनी मन त्यो टाइप गर्नुहोला 68,000 भन्दा बढीले लाइक गरिसक्नु भएको एउटा पेज आउँछ यही नाममा अरू पेजहरू पनि छन् तर ती चाहिँ कार्यक्रमको आधिकारिक फेसबुक पेज होइनन् 68,000 भन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको एउटा पेजमा हामी हरेक हप्ताको लागि मुक्तक यहाँ पोस्ट गर्नुहोला भनेर एउटा स्ट्याटस राख्छौँ त्यसैको कमेन्ट बक्समा प्राप्त भएका मुक्तकहरूमध्येबाट 6 मात्रै हामी लिएर आउने गर्छौँ कार्यक्रममा त्यही अन्तर्गतकै 6 अन्तर्गत मैले 2 सुनाइसकेको छु कोही हुनुहुन्छ फोन सम्पर्कमा पहिला उहाँसँग कुरा गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ लक्ष्मीजी डडेलधुरा कुन ठाउँ तपाईँको अनि तिहारको तयारी कस्तो छ गाउँघरतिरको थोरैमा बताइदिनुहोस् न ठिकै छ दादा अब भोलि पर्सिदेखि भैली खेल्न सुरु हुन्छ सायद है अनि त्यो भैली खेल्न कसरी जाने को को जाने भन्ने समूह बनेको छ कि छैन समूह बनेछ दादा ल रमाइलो गर्नुहोला हाम्रो पनि शुभकामना तपाईँलाई अनि यतिखेर रेडियो सुनेर बसिरहनु हुने सबैलाई शुभकामना लक्ष्मीजी तपाईँलाई म सोध्छु जीवन के हो जस्तो लाग्छ तपाईँलाई जीवन भनेको दादा सङ्घर्ष हो भन्ने जस्तो लाग्छ मलाई कसरी सङ्घर्ष जीवनमा सुख कहिले खोज्नु सुख खोज्दाखेरि दुःख नै गर्नुपर्छ अनि सुखतिर जानु हुँदैन कि अब आफ्नो यात्रा कहाँ पुग्छ अरूलाई राम्रो हुने काम गर्नुपर्छ भन्ने जस्तो लाग्छ मान्छेको जीवन भन्नु नै त्यस्तै रहेछ है सुखको आशामा दुःखको सहारा लिएर बाँचिरहेका हुन्छन् त्यो मान्छेहरू टेक्ने लौरो चाहिँ दुःख बन्छ अनि हामीलाई पुग्नु पर्ने ठाउँ चाहिँ सुख बन्छ र त्यो बिचमा तपाईँले भने जस्तै अनेकन सङ्घर्षहरू हुन्छन् बाँच्नका लागि सङ्घर्ष खानका लागि सङ्घर्ष हाँस्नका लागि सङ्घर्ष सङ्घर्षका अनेक अनेक हाँगा बिगाहरू हुन्छन् तर त्यसको जरो भनेको त्यसको जड रुख भनेको चाहिँ सङ्घर्ष नै गरिरहेका हुन्छौँ हामी पल प्रतिपल सुरु गर्नुहोस् तपाईँको मुक्त गब गोवर्धन पूजा कसको गर्नु गाई नभएपछि भाइटिका कलाई लगाउनु दाई नभएपछि मखमली फुल्यो अनि गुरधौली पनि गोवर्धन पूजा कसको गर्नु गाई नभएपछि भाइटिका कलाई लगाउनु दाई नभएपछि मखमली फुल्यो अनि गुरधौली पनि खाली निधार परदेशी दाईको रिहाई नभएपछि गोवर्धन पूजा कसको गर्नु गाई नभएपछि जे जसरी हुन्छ तिहार मनाउनु होला जे जसरी हुन्छ तिहार मनाउनु होला अनि सबैसँगै रमाइलो बनाउनु होला जे जसरी हुन्छ तिहार मनाउनु होला अनि सबैसँगै रमाइलो बनाउनु होला भाइ परदेशमा दिदी बहिनी यतातिर हुँदा भाइ परदेशमा दिदी बहिनी एका यतातिर हुँदा तिहारसँगै रमाइलोपन मनाउनु होला तिहारसँगै रमाइलोपन मनाउनु होला लक्ष्मीजी डडेलधुराबाट आउनुभएको थियो लक्ष्मीजीले भनेको मुक्तकमा अघिल्लो हप्ता साताको 6 उत्कृष्ट मुक्तक अन्तर्गत परेको मुक्तकबाट तपाईँले साभार गर्नुभएको छ लक्ष्मीजी यसो चाहिँ नगरिदिनु होला आफ्नै मौलिक सिर्जनालाई मात्रै स्थान दिने गरौँ 01-5260682 यो नम्बर खुला गरेका छौँ जीवन के हो भन्ने लाग्छ तपाईँलाई तपाईँको विचार बुझ्नेछौँ अनि तपाईँको मुक्तक पनि सुन्नेछौँ कोही आउँछन् अनि आफ्नै दिल दिएर जान्छन् कोही आँखाभरि आँसु टिलपिल दिएर जान्छन् कोही आउँछन् अनि आफ्नै दिल दिएर जान्छन् कोही आँखाभरि आँसु टिलपिल दिएर जान्छन् म भने बारम्बार भुल्न खोज्छु अतीतहरू तर जानेहरूले यादहरू निकै जटिल दिएर जान्छन् त तर जानेहरूले यादहरू निकै जटिल दिएर जान्छन्। शिशिर रेग्मी सुमन दाङ देउखुरीका देउखुरीका मित्रको यो मुक्तक मैले अगाडि वाचन गरेँ। जीवन के हो भन्ने विषयमै केन्द्रित भइरहेका छौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म भोजपुरबाट बिरही आकाश बोल्दैछु। हजुर ए बिरही आकाश भन्नुभयो है? हजुर। भोजपुरतिर कस्तो छ तिहारको तयारी, तपाईँहरूको तयारी थोरै बताउनुहोस् न। समग्रमा भोजपुरतिर भनौँ तिहारको एकदमै तयारी ठिकठिकै भइरहेछ भन्नुभयो। त्यो ठिक ठिकैलाई अलि अलि सप्रसँग व्याख्या गर्नुहोस् न, त्यो चाहिँ अलि अमूर्त शब्द भयो। एकदमै जस यहाँ हाम्रो भनौँ धेरै जस भोजपुरतिर एकदमै तिहारको माहौल पनि एकदम चलपल रूपमा छ होइन। अब यो धेरै नाचगान हुने यो क्लब स्टारबाट धेरै नै अग्रस्थान लिने योजना भइरहेछ, त्यस्तै छ। हजुर फेरि पनि अर्को अमूर्त जवाब दिनुभयो, अब चाहिँ मैले धेरै कर गरिनँ तपाईँलाई। जीवन के हो जस्तो लाग्छ तपाईँलाई सुरु गर्नुहोस्? जीवन के हो भने अब जीवन कहिले हाँसु कहिले आँसु त्यस्तै हुन्छ लगभग भनौँ। त्यस्तै जीवन सुख र दुःख त्यस्तै दुःख र सुखको एउटा छेड भन्नुपर्छ। हजुर दुःख र सुखको समजोड हो है, सधैँ दुःखै मात्रै पनि रहन्न, सधैँ सुख मात्र पनि रहन्न। हजुर सुरु गर्नुहोस् तपाईँको मुक्त अब। हजुर हुन्छ। त्यस्तै उस्तै कुरा सुनेपछि तिमीले मलाई छाड्यौ अरे भन्ने खबर सुनेपछि धेरै निराश भएको छ मन तिमीलाई सम्झिएर। त्यस्तै उस्तै कुरा सुनेपछि तिमीले मलाई छाड्यौ अरे भन्ने खबर सुनेपछि धेरै निराश भएको छ मन तिमीलाई सम्झिएर। अब तिमीलाई पाउँछु भन्ने आश नै घुमेपछि अब तिमीलाई पाउँछु भन्ने आश नै घुमेपछि। सुनेको कुरामा विश्वास नगर्नुहोस्, सुनेको कुरामा विश्वास नगर्नुहोस्, यत्तिकै हावामा अभ्यास नगर्नुहोस्। सुनेको कुरामा विश्वास नगर्नुहोस्, यत्तिकै हावामा अभ्यास नगर्नुहोस्। यदि साँच्चै हो भन्ने प्रमाणित भए, यदि साँच्चै हो भन्ने प्रमाणित भए त्यो मान्छेबाट जीवनको आश नगर्नुहोस्, त्यो मान्छेबाट जीवनको आश नगर्नुहोस्। छुटिन्छौँ है, दिइसक्नु भएछ। 01-5260-682 यो नम्बर खुला गरेका छौँ। जीवन के हो भन्ने विषयमा तपाईँको विचार बुझ्नु छ। मान्छेहरू भन्छन्, मैले धेरै पटक सुनेको छु, तपाईँले पनि धेरै पटक सुन्नु भएको छ, बसमा कन्डक्टरको काम गर्दा गर्दै रजनीकान्त फिल्मको हिरो बने, सडकमा बसेर जुत्तामा पालिस लगाउँदा लगाउँदै अब्राहम लिङ्कन अमेरिकाको राष्ट्रपति बने हो, यस्तै यस्तै भनिदिन्छन् मान्छेहरू। अझ पछिल्लो समय कुनै समय होटलमा चिया बेच्ने काम गर्ने मोदी अहिले भारतको प्रधानमन्त्री बने पनि भनिरहेका छन्। अरूलाई उत्प्रेरणा दिन यस्तो भन्छन् मान्छेहरू, यस्ता उदाहरणहरू अनेकन दिन्छन्। मलाई उद्वेग लाग्छ यस्ता कुराहरू सुनेर। म भन्छु, बसमा कन्डक्टर काम गर्दा गर्दै रजनीकान्त फिल्मको हिरो बनेका होइनन्, न त सडकमा बसेर जुत्तामा पालिस लगाउने काम गर्दा गर्दै अब्राहम लिङ्कन अमेरिकाको राष्ट्रपति नै बनेका हुन्। उनीहरू त गरिरहेको त्यो काम छोडेर नयाँ बाटोमा हिँडे, जुन बाटोले उनीहरूलाई आजको परिचय दिएको छ। यदि हामी पनि जीवनमा केही बन्न चाहन्छौँ भने त अहिले हिँडिरहेको बाटोले मलाई कहाँ पुर्याउँछ भन्ने त सोच्नु पर्यो नि। आफ्नो उद्देश्य र हिँडिरहेको बाटोबीच तालमेल मिलेन भने बाटो फेर्नु पर्यो, अनि पो बाँचिन्छ जिन्दगी आनन्दले। चित्त बुझाउने बहानामा कुनै दिन गाडीको बसमा कन्डक्टर गरिरहेका रजनीकान्त फिल्मको हिरो बने भनेर त्यो चित्त बुझाउने आफ्नो ठाउँमा होला, तर त्यो मात्रै सत्य चाहिँ होइन। यदि उनी त्यसै मात्र गरिरहन्थे हुने भने गरिरहेका हुन्थे भने उनी चलचित्रमा आउने थिएनन्। उनले आफूभित्रको त्यो योग्यता देखे र त्यो काम चटक्क छाडेर अर्को बाटो पहिलाए, जुन बाटोले गर्दा आज हामी उनीहरूलाई चिनिरहेका छौँ, त्यो व्यक्तिहरूलाई। त्यसैले हिजो यति धेरै दुःख गर्थे, यसो गर्थे, त्यसैले आजको ठाउँमा आइपुगे, यो त्यति धेरै सत्य होइन। आंशिक सत्य होला तर पूर्ण सत्य होइन। उनीहरू यसकारण आजको ठाउँमा आइपुगे कि उनीहरूले हिजो हिँडिरहेका बाटोहरू चटक्कै छाडिदिए र अर्को बाटो अवलम्बन गरे। यो बुझ्नु जरुरी छ हामीले। जीवन बाँच्ने भन्दैमा बाँच्ने कलालाई चटक्कै भुल्यौँ भने त्यो जीवन जीवन जस्तो हुँदैन, त्यो अरू नै केही जस्तो हुन्छ। घरिघरि आउँछ तरङ्गित बनाउँछ, उसैको यादले आतंकित बनाउँछ। घरिघरि आउँछ तरङ्गित बनाउँछ, उसैको यादले आतंकित बनाउँछ। राख्दिनौ भो अब यो दिल धरौटी, एउटै मुटुलाई विभाजित बनाउँछ, एउटै मुटुलाई विभाजित बनाउँछ। गजेन्द्र अतीत बहरा कैलाली, हाल बहराइनमा हुने मित्रको यो मुक्तक। जीवन के हो जस्तो लाग्छ तपाईँलाई? परिभाषाहरू अनेक अनेक हुन सक्छन्। शब्दगुच्छाहरू अनेक अनेक हुन सक्छन्। कुनै चिजको वर्णन गर्न एकजनाले एउटा शब्द प्रयोग गर्छ भने अर्कोले अर्कै शब्द प्रयोग गर्छ। भलै ती शब्दहरू एउटै शब्दकोशबाट निस्केका हुन्छन्, हामीले निकालेका हुन्छौँ, र पनि तिनका भावहरू फरक हुन्छन्, तिनका प्रस्तुतिहरू फरक हुन्छन्। हरेकका परिभाषाहरू प्रस्तुतिहरू सही साबित हुनुपर्छ, त्यही शत प्रतिशत हुनैपर्छ भन्ने पनि होइन, आआफ्नो विचारको कुरा हो। म पनि बुझिरहेको छु तपाईँहरूको विचार। कोही हुनुहुन्छ अर्का मित्र फोन सम्पर्कमा? हेलो, हेलो, हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? हजुर, म प्युठानदेखि। को बोल्नु भयो? प्युठानदेखि सुषमा दिदी। प्युठानको कुन ठाउँ सुषमाजी तपाईँको? अलि छोटो छोटो जवाब दिनुहुँदो रहेछ। जीवन के हो जस्तो लाग्छ तपाईँलाई? जीवन मलाई जहाँसम्म लाग्छ एउटा सङ्घर्षको मैदान हो। अघि एकजना साथी आउनुभयो, सङ्घर्ष हो भन्नुभयो, तपाईँले सङ्घर्षको मैदान हो भन्नुभयो, के फरक छ सङ्घर्ष हो भन्नुमा र सङ्घर्षको मैदान हो भन्नुमा? जीवन भनेको दुःख सुखको दुई एक र पिनाको दुई पाइला जस्तै, दुःख सुख र हाँसो खुसी जहाँसम्म लाग्छ मलाई त्यस्तै। तपाईँले योभन्दा अझ गहिराईमा जान चाहनु भएन है? ल, मुक्तक सुरु गर्नुहोस् तपाईँको उसो भए। हाँसो त जिन्दगीको पहिलो मुस्कान मात्र हो, हाँसो त जिन्दगीको पहिलो मुस्कान मात्र हो, आँसु नै जिन्दगीको सम्झना रहेछ, आँसु नै जिन्दगीको सम्झना रहेछ, खुसी त केवल एक दिनको गहना मात्र हो, दुःख नै जिन्दगीको साथी रहेछ, खुसी त केवल एक दिनको गहना मात्र हो, दुःख नै जिन्दगीको साथी रहेछ। हाँस्दा हाँस्दै हाँसो पनि हराउन सक्छ, हाँस्दा हाँस्दै हाँसो पनि हराउन सक्छ, सधैँभरि त्यही खोज्ने गराउन सक्छ। हाँस्दा हाँस्दै हाँसो पनि हराउन सक्छ, सधैँभरि त्यही खोज्ने गराउन सक्छ। हाँसोले आउँछ कोही मनमा बस्छ अनि, हाँसोले आउँछ कोही मनमा बस्छ अनि, सँगै हुन्छ प्रेम मन पराउन सक्छ, सँगै हुन्छ प्रेम मन पराउन सक्छ। सुषमा आउनु भएको थियो प्युठानबाट। तिहारको नजिक नजिक रहेको यो श्रृङ्खला, तिहारको तयारीमा बस्नुभएको तपाईँ, घरको छेउतिर फुलिरहेको मखमली अनि फुलिरहेको सयपत्री, त्यो सँगसँगै अब बिस्तारै तिहारको त्यो देउसी भैलो खेल्ने तयारी को कसरी जाने भन्ने तयारी, ती सबै सबै अझ पछिल्लो समय त सबै गाउँहरूमा अब यसरी देउसी भैलो खेल्न जाने भनेर समूह समूह बनाएर क्लबहरूबाट धेरै गीतहरूमा नृत्य केही महिना अघिदेखि नै सिकेर तयारी भएर बसिरहेका भाइ बहिनीहरू हुनुहुन्छ। सबै जाने तयारीमा रमाइलो गर्ने, यो वर्ष दिनमा आउने यो पर्वलाई कसरी हुन्छ खुसीमयका साथ, यो हर्षका साथ मा बिताउने, हर्षका साथ अगाडि लैजाने भनेर सबै सबैलाई शुभकामना। त्यो दिन मेरो अभाव खड्किँदा आउनु, मलाई सम्झे त्यो मुटु धड्किँदा आउनु, विनिसा अरियालको मुक्तक हो यो। त्यो दिन मेरो अभाव खड्किँदा आउनु, मलाई सम्झे त्यो मुटु धड्किँदा आउनु, मैले तिमीलाई कहिले पनि बोलाउँदिनँ तर तिमी बिना मेरो सास अड्किँदा आउनु, तिमी बिना मेरो सास अड्किँदा आउनु, विनिसा अरियालको यो मुक्तक। अर्को पनि बाँकी छ, म एकैछिनपछि अगाडि वाचन गर्छु त्यो चाहिँ। हामीले सुतेको बेला देख्ने सपना छोटो जिन्दगीको झलक हो, त्यस्तै हामीले बाँचिरहेको जिन्दगी एउटा लामो सपना हो। सपनै त हो जिन्दगी पनि, कति कुराहरू पुरा हुन्छन्, कति कुराहरू अधुरा हुन्छन्। सपना पनि त्यस्तै हुन्छ, कहिलेकाहीँ हामी भन्छौँ कुनै सपना देखियो भोलिपल्ट त्यो त्यस्तै भइदियो, या भोलि कुनै नयाँ काम हामी गर्दैछौँ, केस कुनै एउटा परिणामको रिजल्ट पर्खिरहेका छौँ, केहीको नतिजा कुर्नु छ, अघिल्लो रात सपनीमा हामी देख्छौँ, मनमा बढी त्यही कुरा खेल्छ र देख्छौँ पनि, हामीले त्यो परिणाम राम्रो भएको देख्यौँ, भोलिपल्ट राम्रै भयो भने हामी अनि भन्न थाल्छौँ मेरो सपना सुल्टो हुन्छ भनेर, तर परिणाम भोलिपल्ट नराम्रो भइदियो भने अनि भन्न थाल्छौँ मेरो सपना उल्टो हुन्छ भनेर। सुल्टो र उल्टो भन्दा बाहेक त अरू कुनै विकल्पै हुँदैन, अनि हामी त्यही भनिदिन्छौँ सपना सुल्टो भइदियो, सपना उल्टो भइदियो भनेर। जिन्दगी पनि एउटा लामो सपना जस्तै हो, त्यो कति पुरा हुन्छ कति पुरा हुँदैन। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रेडियो मुगु गमगढीबाट राष्ट्रिय राजकारकी हजुर। है, रेडियो मुगुबाट है हजुर। जीवन के हो जस्तो लाग्छ तपाईँलाई? जीवन मलाई त यस्तो लाग्छ जीवन एउटा जीवनको कुनै अर्थ पनि हुँदैन, जीवन हाँसो र आँसुको दोभान बीचको एउटा चौतारी नै भन्नुपर्छ दाई। चौतारी अनि रेडियो मुगुमा तपाईँको भूमिका के हो, के गर्नुहुन्छ तपाईँ? भूमिका म प्राविधिक काम पनि गर्छु दाई, आरजे काम पनि गर्छु, कार्यक्रम पनि चलाउँछु, सबै गर्छु दाई। ए बहुमुखी है, सबै गर्नुहुँदो रहेछ। प्राय साथीहरू रेडियोमा हुने साथीहरू सबै त्यो निपुण हुनुहुन्छ सबै कुराले, प्राविधिक रूपमा पनि कार्यक्रम पनि सञ्चालन गर्ने, समाचारमा पनि अझ है, अझ बजारमा पनि कति साथीहरू त। खुसी लाग्यो मलाई रेडियोकै साथी आउनु हो, रेडियोमै कुराकानी गर्नु पाइयो। पहिलादेखि नै ट्राई गरेको थिएँ दाई, लागेन, आज बहुत खुसी लाग्यो, मन फुलेर छाती फुलेर ठुलो भएको छ दाई। धेरै पछि आयो तर जस्तो दुरुस्तै आयो भन्ने एउटा भनाइ छ नि, त्यस्तै भयो नि त, पछि भए पनि खुसी भयो है। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। थेवा तिम्रै भयो अनि रारा तिम्रै भयो, थेवा तिम्रै भयो अनि रारा तिम्रै भयो, आकाशका जुन अनि तारा तिम्रै भयो, आकाशका जुन अनि तारा तिम्रै भयो, के हालत होला र अब तिमीले छोडी गएपछि, अरे के हालत होला र अब तिमीले छोडी गएपछि, थेवा तिम्रै भयो अनि रारा तिम्रै भयो, आकाशका जुन अनि तारा तिम्रै भयो, म कसरी बाँच्न सक्छु अब यो दुनियाँ सारा तिम्रै भयो, म कसरी बाँच्न सक्छु अब दुनियाँ सारा तिम्रै भयो, थेवा तिम्रै भयो अनि रारा तिम्रै भयो, खुसी दिन्छु भनी दुनियाँ सारा तिम्रै भयो। त्यो फेवा अनि त्यो रारा हराउन सक्छ, त्यो फेवा अनि त्यो रारा हराउन सक्छ जब तपाईँको मनको तारा हराउन सक्छ, त्यो फेवा अनि त्यो रारा हराउन सक्छ जब तपाईँको मनको तारा हराउन सक्छ, संसार अँध्यारो लाग्छ कोही आफ्नो लाग्दैन, संसार अँध्यारो लाग्छ कोही आफ्नो लाग्दैन, त्यति बेला साँच्चै भनौँ सारा हराउन सक्छ, त्यति बेला साँच्चै भनौँ सारा हराउन सक्छ। नमस्कार, सुटिन्छु। रेडियो मोगुबाट आउनुभएको थियो साथी, रेडियो माडी चितवनको उत्पादन, रेडियो कार्यक्रम बहकी निमन, सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट कार्यक्रम प्रसारण भइरहेको छ है। यतिखेर काठमाडौँको स्टुडियोमा छु म, कति धेरै साथीहरू चाहिँ जिज्ञासा हुँदो रहेछ चितवनबाट हो कि कार्यक्रम चलाउने, काठमाडौँबाट हो भनेर। म यतिखेर काठमाडौँमै बसेर कार्यक्रम चलाइरहेको छु र हामी सधैँ यसै गर्छौँ पनि। मैले किन पनि भने, यो सामान्य कुरा जस्तो पनि लाग्ला तपाईँलाई, तर म जतिखेर श्रोता थिएँ, म रेडियो सुन्थेँ, त्यतिखेर रेडियोभित्रको भित्री कुरा भनिदिएदेखि अझ रमाइलो हुन्थ्यो जस्तो लाग्थ्यो मलाई, म श्रोता हुँदाखेरि चाहिँ अरू अरूको कार्यक्रम सुनिरहँदाखेरि। त्यसरी मैले तपाईँलाई अलिकति जनचाख होला कि भनेर भनेको। काठमाडौँमा रेडियो उपत्यका र रेडियो बागमतीबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ, रेडियो हिमालय .com पनि तपाईँ यो कार्यक्रम काठमाडौँमा छ, रेडियो हिमालय .com अनलाइन रेडियोमा देशमा पनि विदेशमा पनि सुनिरहनु भएको छ। आज पनि मैले तपाईँसँग क्षमा याचना गर्नु पऱ्यो, मैले आज पनि धेरै रेडियोहरूको नाम वाचन गर्न सकिनँ, लिएर आएको थिएँ तर वाचन गर्न सकिनँ। जिन्दगीको अर्धशतक पार हुँदा पनि चुनौतीका हरेक मोडमा हार हुँदा पनि, जिन्दगीको अर्धशतक पार हुँदा पनि चुनौतीका हरेक मोडमा हार हुँदा पनि, म यस्तो विश्वासधारी प्रेम भिच्छु भएँ, प्रेम नामकै अत्याचारको शिकार हुँदा पनि, प्रेम नामकै अत्याचारको शिकार हुँदा पनि। शिवजी पौडेल बागलुङ बलेवाका मित्रको यो मुक्तक सँगै साथको छ उत्कृष्ट मुक्तको क्रम यो हप्ताको लागि यहीँ टुङ्ग्याएँ मैले, यहीँ टुङ्गियो पनि अर्को हप्ता फेरि आउनेछु। जीवन के हो भन्ने विषयमा तपाईँको विचार बुझेँ, केही आफ्ना कुराहरू पनि राखेँ। अब छुट्टिनुपर्छ कार्यक्रमबाट, ज जसले जहाँ जहाँ ज जस्तो अवस्थामा कार्यक्रम सुन्नुभयो सबै सबैलाई धन्यवाद, र धन्यवाद रेडियोका प्राविधिक साथीहरूलाई पनि, फोनमा आउनुहुने तपाईँ, फोन सम्पर्क गर्दाखेरि पनि नलाग्ने तपाईँ, सबैप्रति आभारी छु। यतिन्जेल कार्यक्रम सुनेर बसिरहनुहुने तपाईँ अनि प्राविधिक कक्षमा रहेर यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिने मित्र उषा केसीप्रति आभार प्रकट गर्दै म महावीर विश्वकर्मा पनि जीवन के हो भन्ने विषयको आफ्नो विचार राख्दै अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। हिँडाइ हो यात्रा हो थकान हो जिन्दगी, आँसु देखाइ आँसु बेच्ने दोकान हो जिन्दगी, हिँडाइ हो यात्रा हो थकान हो जिन्दगी, आँसु देखाइ आँसु बेच्ने दोकान हो जिन्दगी, आफ्नै भन्ने छायाले नै अँधेरीमा छाडेपछि कसरी म भन्न सक्छु भगवान हो जिन्दगी, कसरी म भन्न सक्छु भगवान हो जिन्दगी। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। मृत्यु भन्नु त साथ छ। Thank you.